हस्ने दिन गए माया तिमी जाए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए माया छुटे सिसाथा आँसु खुसी टढे मेरो त हस्ने दिन गए माया तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए माया तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए माया भए नि जुन ठाउँमा रहे नि गर्दै खुसी भए माया समझे जीवन भरुमा पन तिमी खुसी छौ भन्ने सुन्न पन मेरो त हाँस्ने दिन गए मायालु तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए मायालु तिमी खुसी छौ भन्ने सुन्न पन मेरो त हाँस्ने दिन गए माया तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए माया तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए माया